बुलबुल एउटा ईरानी चरा, बुलबुल आकाश उनको कुरा गर्छ, आकाश उनको कुरा गर्छ, धरती जूनको कुरा गर्छ, अस्ति मात्र भेटिएको त्यो जुम्ली, अस्ति मात्र भेटिएको त्यो जुम्ली चामल नुनको कुरा गर्छ, धरती जूनको कुरा गर्छ, मूल्य बढेर हो कि मान्छे, मूल्य बढेर हो कि मान्छे, खाली सुनको कुरा गर्छ, धरती जूनको कुरा गर्छ, देश बदल्छु भन्दै बन्दुक, देश बदल्छु भन्दै बन्दुक, धेरै खुनको कुरा गर्छ, धरती जुनको कुरा गर्छ, प्रभा पुष्पका गजल सिंगार्ने, प्रभा पुष्पका गजल सिंगार्ने, विजय धुनको कुरा गर्छ, आकाश उनको कुरा गर्छ, धरती जुनको कुरा गर्छ। विजयराज गेवालीको गजल संग्रह सिरानीमा जूनमा संग्रहित यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तुता अच्युत घिमिरी बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा पनि हामी युएईका गजलकारहरूको आवाज लिएर आइपुगेका छौं। युनाइटेड अरब इमिरेट्स युएईमा बस्ने धेरै नेपालीहरू हुनुहुन्छ, धेरै नेपाली मध्ये गजलकार कविहरू अझ धेरै हुनुहुन्छ भन्ने मेरो बुझाइ छ, किनभने हामीले तेस्रो प्रोग्राम यो गर्दैछौँ युएईबाट प्राप्त गजलहरूको। हामीले अरू देशहरूबाट पनि यस्तो किसिमको कार्यक्रमहरू हुन्छ र आवाजहरू छन् तपाईँको भने हामीलाई पठाउनुहोस् भनेका थियौँ, तर अरू देशबाट अहिलेसम्म प्राप्त भएको छैन, युएईबाटै फेरि प्राप्त भएको छ। उज्यालो सहकर्मी उमाकान्त पाण्डेले यी आवाजहरू संकलन गरेर हामीलाई पठाउनु भएको छ। नेपाली गजलकार स्रष्टाहरूले आफ्नै आवाजमा सुनाउनुभएका गजलहरू आजको विशेष प्रस्तुति रहन्छ। सुरुवातमा राख्दैछु गुल्मीका तपन जीएमको यो गजल। चासो लिन्छु जो प्यारमा बाहु लगाउँछ, चासो लिन्छु जो प्यारमा बाहु लगाउँछ, खाँचो पर्दा दुनियाँको सामु लगाउँछ। हिजो जसको छाप मेरो माथमा थियो, हिजो जसको छाप मेरो माथमा थियो, खसे छ कि आज भोलि पाउ लगाउँछ, खाँचो पर्दा दुनियाँको सामु लगाउँछ। यो चाहिँ अलि प्रेमिल सेर हो, बुझिदिनु होला। यो मान्छु तिम्रो दिल देख्न तैनात छौ, यो मान्छु तिम्रो दिल देख्न तैनात छौ, शङ्का वर्ष ती आँखामा आँसु लगाउँछ, खसे छ कि आज भोलि पाउहरू लगाउँछ। अन्तिम शेर यो चाहिँ मक्ता दिल सम्बन्धी छ। दिलको हाल सजिलै कहिले थाहा होला, यो दिलको हाल सजिलै कहिले थाहा होला, निधारमा खरानी त साधु लगाउँछ, खाँचो पर्दा दुनियाँको सामु लगाउँछ। हस्त धन्यवाद। यो गजल तपन जीएमको थियो, गुल्मी उहाँको घर, अहिले युएई रहँदै आउनुभएको छ। अब अर्को आवाज छ आबुखरेनी छ तनहुका टक गुरुङको, उहाँको गजल यस्तो छ। मान्छे मान्छे जस्तै लाग्ने पत्थरहरू देख्दैछु, मान्छे मान्छे जस्तै लाग्ने पत्थरहरू देख्दैछु, जग अन्तै छोडि आएको केही घरहरू देख्दैछु। मान्छे मान्छे जस्तै लाग्ने पत्थरहरू देख्दैछु, जग अन्तै छोडिआएको केही घरहरू देख्दैछु। योभन्दा अघिको यात्रा चाहिँ मजाको हुन्छ, योभन्दा अघिको यात्रा चाहिँ मजाको हुन्छ, आहा बाटोमा अक्कर पछि अक्कर देख्दैछु। मान्छे मान्छे जस्तै लाग्ने पत्थर देख्दैछु, जग अन्तै छोडिआएको केही घर देख्दैछु। तृष्णाको शासन धरतीमा धेरै चल्नेछ, तृष्णाको शासन धरतीमा धेरै चल्नेछ, थोपा पाइने पंक्तिमा सागर देख्दैछु, मान्छे मान्छे जस्तै लाग्ने पत्थर देख्दैछु, जग अन्तै छोडी आएका केही घर देख्दैछु। माग्नेले हत्केला फैलाएको देखेछौ, माग्नेले हत्केला फैलाएको देखेछौ, मैले मानवताको दिलमा खन्जर देख्दैछु। मान्छे मान्छे जस्तै लाग्ने पत्थर देख्दैछु, जग अन्तै छाडी आएको केही घर देख्दैछु। कहिले रोक्ला यी मान्छेले हत्या हिंसा खै, कहिले रोक्ला यी मान्छेले हत्या हिंसा खै, हर चक्कु चक्कुको आँखामा डर देख्दैछु। मान्छे मान्छे जस्तै लाग्ने पत्थर देख्दैछु, जग अन्तै छाडी आएको केही घर देख्दैछु। मेरो मक्तातर्फ वस्तु दाजु, म आफैलाई मुगलानी भन्छु टक, आफैलाई मुगलानी भन्छु टक, मैले चाहिँ आफैलाई मुगलानी भन्छु टक, मैले चाहिँ हावासँगै उड्ने एउटा पत्कर देख्दैछु। मान्छे मान्छे जस्तै लाग्ने पत्थर देख्दैछु, जग अन्तै छाडी आएको केही घर देख्दैछु। धन्यवाद। अहिले सुन्नुभयो टक गुरुङको गजल तनहुँ आबुखरिनी छ उहाँको घर। अब पालो गुल्मीका सुरेश प्रसाद अरियाल कान्छोको छ। नदिनेले ठूलो ठूलो साहुती दिन्छ, दिनेले नबोली जान आहुति दिन्छ। यति धेरै मलाई न मन पराउन अनुरोध गरे, यति धेरै मलाई न मन पराउन अनुरोध गरे, धड्कनमा यसरी न सजाउन अनुरोध गरे। यति धेरै मलाई न मन पराउन अनुरोध गरे, धड्कनमा यसरी न सजाउन अनुरोध गरे, गाह्रो पर्ला दुबईतिर बसी गयो भने माया बुझ्नु, गाह्रो पर्ला दुबईतिर बसी गयो भने माया बुझ्नु, म हिँड्ने बाटोभरि गुलाफ नलाउन अनुरोध गरे। गाह्रो पर्ला दुबईतिर बसी गयो भने माया बुझ्नु, म हिँड्ने बाटोभरि गुलाफ नलाउन अनुरोध गरे। यति धेरै मलाई न मन पराउन अनुरोध गरे, धड्कनमा यसरी न सजाउन अनुरोध गरे। यसै सन सुरासरी नैना, यसै सन सुरासरी नैना, लट्ठिए म अप्ठ्यारो पर्ला, यसै सन सुरासरी नैना, लट्ठिए म अप्ठ्यारो पर्ला, ती कमल नयनमा गाजल नलगाउन अनुरोध गरे। यति धेरै मलाई न मन पराउन अनुरोध गरे, धड्कनमा मलाई यसरी न सजाउन अनुरोध गरे। त्यसै त ती अधरले उडाएका छन् होस मेरा त्यही माथि, त्यसै त ती अधरले उडाएका छन् होस मेरा त्यही माथि, लालीलाई ओठ ज्यानमारा नबनाउन अनुरोध गरे। यति धेरै मलाई न मन पराउन अनुरोध गरे, धड्कनमा यसरी न सजाउन अनुरोध गरे। मक्ता लास्ट शेर, छन् खप्पिस बुझ्न यहाँ सबै, छन् खप्पिस बुझ्न यहाँ सबै, थाह भए सके गो कान्छी, छन् बुझ्न खप्पिस यहाँ सबै, थाह भए सके गो कान्छी, महफिलमा यसरी न नजर जुदाउन अनुरोध गरे। यति धेरै मलाई न मन पराउन अनुरोध गरे, धड्कनमा यसरी न सजाउन अनुरोध गरे। धन्यवाद। फेरि तनहुँका सानो शीतलको गजल सुन्ने पालो भएको छ। योभन्दा अघि हामीले सुनेको आवाज सुरेश प्रसाद अरियाल कान्छोको हो, गुल्मी उहाँको घर। अब सुन्ने आवाज तनहुँका सानो शीतलको, बिना तार सारङ्गीको के काम बिना प्यारको, यसलाई फेरि सुन्नुहोस्, बिना तारको सारङ्गीको के काम बिना प्यारको श्रीमतीको के काम, बिना तारको सारङ्गीको के काम, बिना तारको सारङ्गीको के काम बिना प्यारको श्रीमतीको के काम। स्वार्थीपन मित्रतामा हुन्छ भने, स्वार्थीपन स्वार्थीपन मित्रतामा हुन्छ भने, बिना यारको दोस्ती त के काम, बिना यारको दोस्तीको के काम, बिना तारको सारङ्गीको के काम बिना प्यारको श्रीमतीको के काम। कर्म कर्म अर्थ बेगर सकिन्छ जीवन, कर्म अर्थ बेगर सकिन्छ जीवन, बिना सरको जिन्दगीको के काम, बिना सरको जिन्दगीको के काम, बिना तारको सारङ्गीको के काम, बिना प्याको श्रीमतीको के काम। अन्तिम शेर, घरको मर्का नबुझी अन्तै हिँड्ने, घरको मर्का नबुझी अन्तै हिँड्ने, त्यस्तो बेकारको पतिको के काम, त्यस्तो बेकारको पतिको के काम, बिना ताको सारङ्गीको के काम, बिना प्यारको श्रीमतीको के काम। धन्यवाद। सानो शीतलको आवाजमा यो गजल सुन्यौं। अब एउटा अर्को गजल छ, युएमै रहनुभएकी महिला श्रष्टा गोर्खा देउराली चार वहाँको घर ऋतु सन्धी रोक्काको आवाजमा यो गजल सुनौ। म एक्लै थिएँ दुःख र पीडा सँगिनी बनाए, दुःखमै बाँचे दुःखमै हाँसे पीडामा रमाए, म एक्लै थिएँ दुःख र पीडा सँगिनी बनाए। देउला साथ भनी बाचा गरे थियो कसैले, देउला साथ भनी बाचा गरे थियो कसैले, नजोड्दै नाता म उसको बानी देखेर डराए, नजोड्दै नाता म उसको बानी देखेर डराए। उसैको सामु पाए नि दुःख रुदिन कहिले नि, उसैको सामु पाए नि दुःख रुदिन कहिले नि, गुलाब चिनो मागेको थियो हाँसेर बताए, गुलाब चिनो मागेको थियो हाँसेर बताए। मुटुमा बसी करौँती बनी रेड्दा पो रहेछन्, मुटुमा बसी करौँती बनी रेड्दा पो रहेछन्, भो मैले माया लाउँदिन अब नलाउँदै अगाएँ, भो मैले माया लाउँदिन अब नलाउँदै अगाएँ। सहन्छु शत्रु आफन्तबाट बचाऊ हे दैव, सहन्छु शत्रु आफन्तबाट बचाऊ हे दैव, प्रार्थना गरे फुल र पाती तिमीलाई चढाए, म एक्लै थिएँ दुःख र पीडा सङ्गिनी बनाए, दुःखमै बाँचे दुःखमै हाँसे पीडामा रमाए। धन्यवाद। उहाँ हुनुहुन्थ्यो ऋतु सन्धि रोगका गोर्खा देउराली चार वहाँको घर, अहिले युएईमा रहँदै आउनुभएको छ। आजको बुलबुलमा पनि हामी युएईका आवाजहरू राखिरहेका छौं। युएईका श्रष्टाहरूले दशैं अगाडि मात्रै गर्नुभएको कार्यक्रम हो यो, मलाई धेरै अगाडिदेखि बजाउनुहोस् भन्ने अनुरोध थियो, मैले समय अभावले प्रस्तुत गर्न पाएको थिएन। आजको बुधबारको बुलबुलमा यो जुरेको छ। अब बुलबुलमा फेरि अर्को आवाज राख्दैछु म, युएई रहँदै आउनुभएका दूरबस्तीको शिशिर, उहाँको साहित्यिक नाम ऋषिराम पोखरेल वास्तविक नाम हुनुपर्छ, उहाँले बताए अनुसार दूरबस्तीको शिशिर ऋषिराम पोखरेल चितवन उहाँको ठेगाना। टुसाएको जमरा हेर्छिन् छोरा भन्छिन् छोरी भन्छिन्, कसरी सम्झाउँ तिनलाई कसले कसरी सम्झाउँ तिनलाई कालै म सधैँभरि भन्छिन्। टुसाएको जमरा हेर्छन् छोरा भन्छिन् छोरी भन्छिन्, कसरी सम्झाउँ तिनलाई काले म सधैँभरि भन्छिन्। टुसाएको जमरा हेर्छन् छोरा भन्छिन् छोरी भन्छिन्, कसरी सम्झाउँ तिनलाई काले म सधैँभरि भन्छिन्। पोहोर टिका पोहोर पनि टिका मुछी र जमरा सकी जमरा चुडिसकेपछि, पोहोर पनि टिका मुछी र जमरा चुडिसकेपछि, केमा डुबेछु आमा त लाठी एकोहोरी भन्छिन्। टुसाएको जमरा हेर्छन् छोरा भन्छिन् छोरी भन्छिन्, कसरी सम्झाउँ तिनलाई काले म सधैँभरि भन्छिन्। अर्को साल के हो के हो, अर्को साल के हो के हो, फोर्ने आन अहिले नि आन, अर्को साल के हो फोर्ने आन अहिले नि आन, सधैँ खुसी रहनु सधैँ हाँसिरहनु तिम्रा जोरी भन्छिन्। टुसाएको जमरा हेर्दै हेर्छन् छोरा छोरी भन्छन्, कसरी सम्झाउँ तिनलाई काले म सधैँभरि भन्छन्। उहिले हाम्रा पालामा, उहिले हाम्रा पालामा जस्तो त अब अहिले भएन, उहिले हाम्रा पालामा जस्तो त अब अहिले भएन, ती तिमेरकै लागि के गरिएन, पाखो डाँडो पाखो फोरी भन्छन्। टुसाएको जमरा हेर्छन् छोरा भन्छन् छोरी भन्छन्, कसरी सम्झाउँ तिनलाई काले म सधैँभरि भन्छन्। कान्छाले अरिच्छ कान्छाले अरिच्छ राम्रै कुरा तर खान सिकेछ, कान्छाले अरिच्छ राम्रै कुरा तर खान सिकेछ, सम्झा है बाँबरी बुढालाई तैँले राम्ररी भन्छन्। टुसाएको जमरा हेर्दै छोरा भन्छन् छोरी भन्छन्, कसरी सम्झाउँ तिनलाई काले म सधैँभरि भन्छन्। सधैँ खुसी रहनु सधैँ हाँसिरहनु तिम्रा दुई जोरी भन्छन् ती तिमीहरूकै लागि के गरिएन डाँडो पाखो फोरी भन्छन् बिग्री सरी है एउटा शेर छुटेछ सौमा एक बिघा खेत किनित्ते सौमा एक बिघा खेत किनित्ते ऊ बुला बुढा ऊ बेला बुढाले सौमा एक बिघा खेत किनित्ते ऊ बेला बुढाले बिग्रियो देश नेता जस्तो नबन्नु अघोरी भन्छन् टुसाएको जमरा हेर्छन् छोरा अनि छोरी भन्छन् कसरी सम्झाउ तिमीलाई तिनलाई काले म सधैँभरि भन्छन् धन्यवाद यो गजल दूरबस्तीको शिशिर ऋषिराम पोखरेलको थियो चितवनमाको घर अब पालो नुवाकोटका राजु भण्डारीको छ सम्झाको थिए पोहोर साल आमालाई यस्तै भनी सम्झाएको थिएँ पोहोर साल आमालाई यस्तै भनी बुढी आमा बसिन् होली म आउने दिन घनी घनी तिम्रो यादले सताएर कहाँ भेटौँ भाचा आमा तिम्रै यादले सताएर कहाँ भेटौँ भाचा आमा लाखौँ कोसिस गरेँ मैले छुट्टी पाइनँ अहिले पनि स्पर्शमै स्वर्गसरी स्पर्शमै स्वर्गसरी मेरो लागि तिम्रो काख स्पर्शमै स्वर्गसरी मेरो लागि तिम्रो काख छुन नपाई पाऊ तिम्रा तडपिरहेछु यतामुनि छुन नपाई पाऊ तिम्रा तडपिरहेछु यतामुनि बुढी आमा बसिन् होली म आउने दिन घनी घनी के गरौँ खै पराईको नुन खाछु के गरौँ खै पराईको नुन खाछु पुन लाछु पराईकै के गरौँ खै पराईको नुन खाछु उन लाछु पराईकै समयले झेल गर्यो भए बस्न पराई भनी समयले झेल गर्यो भए बस्न पराई भनी आशा थियो यसपालि शिरले तिम्रो पाउ छुने हो आशा थियो यसपालि शिरले तिम्रो पाउ छुने दैवै निष्ठुर बन्यो आमा अभागी त मनै हुने दैवै निष्ठुर बन्यो आमा अभागी त मनै हुने लाखौँ कोसिस गरे आमा छुट्टी पाइनँ अहिले पनि लाखौँ कोसिस गरे आमा छुट्टी पाइनँ अहिले पनि हस्त धन्यवाद नुवाकोटका राजु भण्डारीको यो गजल तपाईँले सुन्नुभयो तपाईँ बुलबुलमा आज सुन्दै हुनुहुन्छ युएका गजलकारहरूको गजलहरू उहाँहरूकै आवाजमा हामी यी आवाज अरू लिएर आउँछौ यी गजलहरू अरू सुनाउँछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा ईरानी चरा बुलबुल किन पठाउनु भयो भन्दै थिए किन पठाउनु भयो भन्दै थिए दिलबाटै हटाउनु भयो भन्दै थिए अबको हर प्राप्ति खल्लो लाग्छ रे अबको हर प्राप्ति खल्लो लाग्छ रे साह्रै मताउनु भयो भन्दै थिए दिलबाटै हटाउनु भयो भन्दै थिए एकछिन नदेख्दा गाह्रो हुन्थ्यो रे एकछिन नदेख्दा गाह्रो हुन्थ्यो रे डाँडै कटाउनु भयो भन्दै थिए दिलबाटै हटाउनु भयो भन्दै थिए प्यारको बलिदान इमान्दारी बन्दैछु भने प्यारको बलिदान इमान्दारी बन्दैछु भनी कसकसलाई बताउनु भयो भन्दै थिए दिलबाटै हटाउनु भयो भन्दै थिए दिन बिताउने काम बाहेक केही भएन, दिन बिताउने काम बाहेक केही भएन, बेकार खटाउनु भयो भन्दै थिए, किन पठाउनु भयो भन्दै थिए, दिलबाटै हटाउनु भयो भन्दै थिए। विजयराज गेवालीको गजल सिरानीमा जुन संग्रहबाटै मैले फेरि वाचन गरेँ र बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ। उज्यालो रेडियो नेटवर्कको प्रस्तुति बुलबुल तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। आज हामी युएईका स्रष्टाहरूको गजल प्रस्तुत गरिरहेका छौँ र यो तेस्रो श्रृङ्खला हो। हामीले योभन्दा अगाडि दुई श्रृङ्खला यस्तै कार्यक्रमहरू प्रस्तुत गरिसकेका छौँ। अब फेरि युएईको आवाजकै क्रमलाई जोड्छु म। अबको गजलकार हुनुहुन्छ ओम कुमारी खड्का, सन्तानबाट उसकै माता पिता हराउने छन्। सन्तानबाट उसकै माता पिता हराउने छन्, इतिहासका प्रतिबिम्ब भित्ता हराउने छन्। सन्तानबाट उसकै माता पिता हराउने छन्। आखिर एक दिन यो दुनिया शून्यतिर फिरिनेछ। त्यो दिन सबै वचन मिठा तिता हराउने छन्। सन्तानबाट उसकै माता पिता हराउने छन्। के को लागि मरि मेट्छौ कि यो कुरा बिर्सेका हौ। भरिएका पोखिने छन्, रित्त हराउने छन्। सन्तानबाट उसकै माता पिता हराउने छन्। हिजो खुसिएका थिए आज आफै भाग्ने सुरमा। रामबाटै पतिव्रता सीता हराउने छन्। सन्तानबाट उसकै माता पिता हराउने छन्। इतिहासका प्रतिबिम्ब भित्ता हराउने छन्। अन्तिम शेर, धर्मसँगै कुकर्मको प्रचार बढी रह्यो भने, धर्मसँगै कुकर्मको प्रचार बढी रह्यो भने बाइबल कुरान त्रिपटक र गीता हराउने छन्। सन्तानबाट उसकै माता पिता हराउने छन्। इतिहासका प्रतिबिम्ब भित्ता हराउने छन्। धन्यवाद। यो गजल ओम कुमारी खड्काको थियो। अब पञ्चचामर छन्दको गजल भन्नुभएको छ गजलकार स्वयंले कृष्ण विश्वकर्मा। उहाँको गजल प्रस्तुत गर्छु। कृष्ण विश्वकर्माको पञ्चचामर छन्दमा यो गजल। दसैँ दशा हुने कतै कतै गुलाब झैँ हुने। छु कैदमा प्रवासको, गडेछु द्रव्य श्रापमा। लुकाउ के बेथा बरै खुला किताब झैँ हुने। दसैँ दशा हुने कतै कतै गुलाब झैँ हुने। हीरा छरे समुद्रमा, सुने कतै उखानमा। हीरा छरे समुद्रमा, सुने कतै उखानमा। फुले छ केश खोजमा, अझै तनाव झैँ हुने। दसैँ दशा हुने कतै कतै गुलाब झैँ हुने। खुसी लुटी गए सबै, रहेन कोही दुःखमा। खुसी लुटी गए सबै, रहेन कोही दुःखमा। पिलाउँदैछ तिर्सना, सधैँ शराब झैँ हुने। दसैँ दशा हुने कतै कतै गुलाब झैँ हुने। उमङ्ग हेर्छु सूर्यको, उदाउदा बिहानमा उमङ्ग हेर्छु सूर्यको उदाउदा बिहानमा रहे न दिव्य साँझमा उही स्वभाव झैँ हुने दसैँ दशा हुने कतै कतै गुलाब झैँ हुने धन्यवाद यो आवाज थियो कृष्ण विश्वकर्माको पञ्चचामर छन्दमा हामीलाई गजल सुनाउँदै हुनुहुन्थ्यो अब पालो नाङ्लेबारे काठमाडौँका कोमलनाथ रिमाल साधुरामको जो अहिले युएईमा बस्दै आउनुभएको छ उहाँको गजल यस्तो छ जे जे भन्यो जसो भन्यो मानेको हुँ मैले जे जे भन्यो जसो भन्यो मानेको हुँ मैले तिमलाई फूल मलाई काँडा छानेको हुँ मैले जङ्गारमा धक्का दियौ ठिकै गरिछौ जङ्गारमा धक्का दियौ ठिकै गरी छौ र पो अहिले पौडी खेल्न जानेको हुँ मैले रुवाउँछु तिमीलाई बदलामा होइन रुवाउँछु तिमीलाई बदलामा होइन तिमीलाई पनि आफै जस्तो ठानेको हुँ मैले बनाकी थियौ भ्रमको घर सिसै सिसाको बनाकी थियौ भ्रमको घर सिसै सिसाको हटाउन एउटा पत्थर हानेको हुँ मैले प्रहारले कोमल मुटु मरिसकेको थियो प्रहारले कोमल मुटु मरिसकेको थियो तिम्रै लागि जसो तसो धानेको हुँ मैले तिम्रै लागि जसो तसो धानेको हुँ मैले धन्यवाद काठमाडौँ नाङ्ले बारेपछि अब सिन्धुपाल्चोकका स्रष्टा जे सागर जो बुलबुलमा नियमित रूपमा सम्पर्कमा रहनुहुन्छ र युएईका आवाजहरू पठाउनमा उहाँको पनि योगदान रहन्छ उहाँले पनि निकै संयोजन गर्नुभएको छ यस्ता किसिमका कार्यक्रमहरू बुलबुललाई सहयोग गर्नको लागि जे सागरको आवाजको यो गजल सुनौ यतातिर टाल्न खोज्यो उता भ्वाङ पर्छ यतातिर टाल्न खोज्यो उता भ्वाङ पर्छ खै यो नाथे जिन्दगीले के गर्छ गर्छ छोरो साह्रै बुद्धिमान छ मेरो छोरोको कुरा गरेको छोरो साह्रै बुद्धिमान छ मेरै गोत गयो छोरो साह्रै बुद्धिमान छ मेरै गोत गयो तिनबाट दुलो पार्छ माथिबाट भर्छ खै यो नाथे जिन्दगीले के गर्छ गर्छ कुरो अब श्रीमतीको चिन्नै गाह्रो श्रीमतीलाई मेरै पैरल लाछ चिन्नै गाह्रो श्रीमतीलाई मेरै पैरल लाछ पलाउँछ कि दारी पनि अब एउटै डर छ है यो नाति जिन्दगीले के गर्छ गर्छ सबैको भन्थे छोरी किन छोड्नु अहिलेदेखि झुटो बोल्न खप्पिस छ छोरी छोरी अहिलेदेखि झुटो बोल्न खप्पिस छ छोरी के नजानुस् छिमेकैमा मन्त्रीज्यूको घर छ है यो नाति जिन्दगीले के गर्छ गर्छ सबैलाई त समेट चाहिँ भाइ किन छोड्नु क्या बलि यो बालुवाको पुल बाँध्यो भाइले क्या बलि यो पुल बाँध्यो बालुवाको भाइले तर्छ अब निर्धक्कले त्यसले सागर तर्छ यतातिर टाल्न खोज्यो उता भ्वाङ पर्छ खै यो नाथे जिन्दगीले के गर्छ गर्छ धन्यवाद जे सागरपछि फेरि गुल्मीकै स्रष्टा हुनुहुन्छ सम्भवतः गुल्मीका तेस्रो स्रष्टा हुनुहुन्छ आज हामीले योभन्दा अगाडि दुईजना स्रष्टाको तपनजीएम र सुरेश प्रसाद अर्याल कान्छोको गजल सुनिसक्यौँ भने अबको पालो इन्धन डिबी भण्डारीको निकै अब्बल लाग्छन् मलाई उहाँका गजलहरू इन्धन डिबी भण्डारीको आवाजको यो गजल सुनौ अन्याय विरुद्ध हतियार उठाउन भनेका छन् अन्याय विरुद्ध हतियार उठाउन भनेका छन् शहीदले हामीलाई यो देश बनाउन भनेका छन् अन्याय विरुद्ध हतियार उठाउन भनेका छन् शहीदले हामीलाई यो देश बचाउन भनेका छन् ठिकै छ तिमी बुद्ध बन्नु आमाले भनेको मान्नु ठिकै छ तिमी बुद्ध बन्नु आमाले भनेको मान्नु मलाई त बाले हिटलर भनेर आउन भनेका छन् शहीदले हामीलाई यो देश बचाउन भनेका छन् र अन्याय विरुद्ध हतियार उठाउन भनेका छन् हो देश पढाउनेले मलाई यही पाठ पढाएका हुन् हो देश पढाउनेले मलाई यही पाठ पढाएका हुन् बरु रगत बगाउनु शिर नझुकाउन भनेका छन् शहीदले हामीलाई यो देश बचाउन भनेका छन् र अन्याय विरुद्ध हतियार उठाउन भनेका छन् म पीडामा हाँस्नुको मतलब पागल भएर होइन होइन म पीडामा हाँस्नुको मतलब पागल भएर होइन, विद्वानले पनि त दुःखमा रमाउन भनेका छन्, शहीदले हामीलाई यो देश बचाउन भनेका छन् र अन्याय विरुद्ध हतियार उठाउन भनेका छन्। गजलको अन्तिम शेर हो हो, त्यसैले पनि आज म यो महफिलमा आएको छु। हो हो, त्यसैले पनि आज म यो महफिलमा आएको छु। कसैले मलाई आगो जस्तै गजल सुनाउन भनेका छन्, शहीदले हामीलाई यो देश बचाउन भनेका छन्। ठिकै छ तिमी बुद्ध बन्नु, आमाले भनेको मान्नु, मलाई त मेरा बाले हिटलर बनेर आउन भनेका छन्। धन्यवाद। इन्धन देवी भण्डारी पछि अब रूपन्देहीका दीर्घ क्षेत्री दीपको गजल यस्तो छ। यो झ्याउरी छन्दमा लेखेको गजल हो, यसो प्रयास मात्रै गरिरहेको छु। विदेश आए हलो र जुवा मदानी बेचेर, विदेश आए हलो र जुवा मदानी बेचेर, सकिन किन्न सपना यहाँ जवानी बेचेर, सकिन किन्न सपना यहाँ जवानी बेचेर। जलायो उसले आफ्नै त्यो घर खरानी बनायो, जलायो उसले आफ्नै त्यो घर खरानी बनायो। अरबौँपति बन्छ रे अब खरानी बेचेर, अरबौँपति बन्छ रे अब खरानी बेचेर, सकिन किन्न सपना यहाँ जवानी बेचेर। मौका र खोला आउन नफर्की छुटेर गएछ, मौका र खोला आउन नफर्की छुटेर गएछ, सिवाय आँसु मिल्दैन अरू गलानी बेचेर, सिवाय आँसु मिल्दैन अरू गलानी बेचेर, सकिन किन्न सपना यहाँ जवानी बेचेर। वीर त हाम्रो चिनारी थियो पुर्खाले आर्जेको, वीर त हाम्रो चिनारी थियो पुर्खाले आर्जेको, खाँदैछन् आज यी धुर्तहरू निशानी बेचेर, खाँदैछन् आज यी धुर्तहरू निशानी बेचेर, सकिन किन्न सपना यहाँ जवानी बेचेर। जो काम गर्छ ऊ भोकै मर्छ नियति यस्तै छ, जो काम गर्छ ऊ भोकै मर्छ नियति यस्तै छ, ढोकेर चम्चे हाँसेर बाँच्छन् फुटानी बेचेर, ढोकेर चम्चे हाँसेर बाँच्छन् फुटानी बेचेर, सकिन किन्न सपना यहाँ जवानी बेचेर। अन्तिम शेर, अँध्यारो चिर्दै उज्यालो पार्न दीपै उजलाउँ, अँध्यारो चिर्दै उज्यालो पार्न दीपै उजलाउँ, बैमानी सूर्य भागेछ अन्तै बिहानी बेचेर, बैमानी सूर्य भागेछ अन्तै बिहानी बेचेर। विदेश आए हलो र जुवा मदानी बेचेर, सकिन किन्न सपना यहाँ जवानी बेचेर, सकिन किन्न सपना यहाँ जवानी बेचेर। हस्त, धन्यवाद। रूपन्देहीका दीर्घ क्षेत्री दीपको आवाज थियो यो, तपाईँले सुन्नुभयो। आज हामी युएई युनाइटेड अरब इमिरेट्सका स्रष्टाहरूका गजल सुनिरहेका छौं र त्यहाँ रहनुहुने नेपाली स्रष्टा दोलखाका दलवीर सिंह बराइली घायलको अर्को आवाज अब प्रस्तुत छ। घर देशमा कसैको नि, घर देशमा कसैको नि खाली निधार नहोस्, घर देशमा कसैको नि खाली निधार नहोस्, परदेशीको जस्तो खल्लो दसैँ तिहार नहोस्, परदेशीको जस्तो खल्लो दसैँ तिहार नहोस्। चाडबाडमा पनि यहाँ काममा छुट्टी हुन्न, चाडबाडमा पनि यहाँ काममा छुट्टी हुन्न, मस्तीमा छ विदेशमा भन्ने विचार नहोस्, मस्तीमा छ विदेशमा भन्ने विचार नहोस्, परदेशीको जस्तो खल्लो दसैँ तिहार नहोस्। खसीका खसी कुखुरा राँगा काट्नुहोस् खानुस् रुचेसम्म, खसी कुखुरा राँगा काट्नुहोस् खानुस् रुचेसम्म, पच्चे मात्र खानुस् तर ज्यानै बिमार नहोस्, परदेशीको जस्तो खल्लो दसैँ तिहार नहोस्। यो गजल हाम्रो सुरेश कान्छाजीले समर्पित छ, अर्को एक शेर। यो भुँडीको गर्नसम्म गर्यौ बखान कान्छो, यो भुँडीको गर्नसम्म गर्यौ बखान कान्छो, कम्ती खाऊ म झैँ अरू कोही सिकार नहोस्, कम खाऊ म झैँ अरू कोही सिकार नहोस्, परदेशीको जस्तो खल्लो दसैँ तिहार नहोस्। अन्तिम शेर मुक्ताको, हृदयदेखि शुभकामना छ शुभकामना दिन्छ यो घायलले, हृदयदेखि शुभकामना दिन्छ यो गायनले शान्ति छाओस् पीडा बज्ने कुनै गिटार नहोस् शान्ति छाओस् पीडा बज्ने कुनै गिटार नहोस् परदेशीको जस्तो खल्लो दसैँ तिहार नहोस् घर देशमा कसैको नि खाली निधार नहोस् धन्यवाद मलाई पठाउँदाखेरि रेकर्डहरू सबैले अगाडि आफ्नो नाम ठेगाना भन्नुभएको थियो त्यो सबै बजाइरहँदाखेरि लामो हुन जान्छ कार्यक्रमको श्रृङ्खला भनेर मैले अरूको परिचय चाहिँ आफैले लेखेँ र त्यसैलाई तपाईँ समक्ष प्रस्तुत गर्दै बताउँदै गरेँ मेरा साथी सहकर्मी उमाकान्त पाण्डेले पठाउनु भएको सामग्री यो मैले बताइहालेँ तपाईँलाई अब एकजना स्रष्टाको गजल बाँकी छ उहाँको परिचय उहाँले मुक्तकबाट मुक्तकबाट सुरुवात गरिसकेपछि बल्ल आफ्नो परिचय दिनुभएको हुनाले मैले उहाँको नाम यहाँ लिइन तपाईँ उहाँकै आवाजमा सुन्नुहोस् स्रष्टाले परिचय आफै दिनुहुन्छ भारी बोक्ने सबै गदा हुन्न हेर भारी बोक्ने सबै गदा हुन्न हेर वैश तिमीसँग सदा हुन्न हेर जिउँदो छदा सम्मान गर्ने गरौँ जिउँदो छदा सम्मान गर्ने गरौँ मर्दा ओडेको कात्रो खदा हुन्न हेर नमस्कार म कान्छो भूपेन्द्र आचार्य हाल दुबई र घर भन्नुपर्दा झापा म मेरा गजलका शेरहरू यसरी बढाउँछु तपाईँहरूमा एकैपल्ट मारिदेऊ किन माछौ घरिघरि एकैपल्ट मारिदेऊ किन माछौ घरिघरि बोलाएर दिलको ढोका किन बार्छौ घरिघरि एकैपल्ट मारिदेऊ किन माछौ घरिघरि छैन भने भनिदिनु माया परदेशीको अब छैन भने भनिदिनु माया परदेशीको अब आस देखाई दोधारमा किन बार्छौ घरिघरि एकैपल्ट मारिदेऊ किन माछौ घरिघरि कति बस्नु पर्खाइमा तिमी आउने बाटो हेर्दै कति बस्नु पर्खाइमा तिमी आउने बाटो हेर्दै घरि धेरै रोइसके आँसु किन झर्छौ घरिघरि एकैपल्ट मारिदेऊ किन माछौ घरिघरि कहिले आउने कहिले जाने थाहा छैन तिम्रो कहिले आउने कहिले जाने थाहा छैन तिम्रो यताउति गर्दै माया किन सार्छौ घरिघरि एकैपल्ट मारिदेऊ किन माछौ घरिघरि सोध्दैछु म तिमीलाई के गल्ती भयो मबाट सोध्दैछु म तिमीलाई के गल्ती भयो मबाट फेरि पनि अझै कुरा किन टार्छौ घरिघरि एकैपल्ट मारिदेऊ किन मार्छौ घरिघरि बोलाएर दिलको ढोका किन बार्छौ घरिघरि धेरै रोइसके आँसु किन झार्छौ घरिघरि फेरि पनि अझै कुरा किन टार्छौ घरिघरि धन्यवाद कान्छो भूपेन्द्रको गजल तपाईँले सुन्नुभयो अब यो आवाज सँगसँगै हामीले आजको बुलबुल बीट मार्ने बेला भएको छ आज हामीले युएका यी आवाजहरू तपाईँलाई प्रस्तुत गऱ्यौँ गजलकारका आवाज उहाँहरूको गजल उहाँहरूकै आवाजमा प्रस्तुत गऱ्यौँ र यसलाई पठाउनको लागि हामीलाई सहयोग गर्ने उज्यालो सहकर्मी उमाकान्त पाण्डेलाई म फेरि पनि हार्दिक धन्यवाद भन्छु र आजको कार्यक्रमबाट अब हामी उत्पादन सहयोगी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ अर्को बुधबारसम्मका लागि जाँदा जाँदै सिरानीमा जुन संग्रहका विजयराज गेवालीको गजल वाचन गर्दै शुभरात्रि भन्छौ जीवनयात्रा नयाँ थालेपछि रोयौ जीवनयात्रा नयाँ थालेपछि रोयौ पराईले सिन्दूर हालेपछि रोयौ व्यवस्था बुझेनन् ती आफन्तहरूले व्यवस्था बुझेनन् ती आफन्तहरूले बाध्यतामा पाइला चालेपछि रोयौ पराईले सिन्दूर हालेपछि रोयौ एकान्तमा कल्पँदै बस्नु मात्र पर्दा एकान्तमा कल्पँदै बस्नु मात्र पर्दा यादले मुटु गालेपछि रोयौ पराईले सिन्दूर हालेपछि रोयौ घुम्टोभित्रै गुम्सिएका थिए तिम्रा चाहहरू घुम्टोभित्रै गुम्सिएका थिए तिम्रा चाहहरू साँझ पख दियो बालेपछि रोयौ जीवनयात्रा नयाँ थालेपछि रोयौ पराईले सिन्दूर हालेपछि रोयौ बुलबुल एउटा ईरानी चरा बुलबुल